बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल पढिसकिएको किताबको पाना जस्तै पढिसकिएको किताबको पाना जस्तै वर्तमानी लाग्दैछ कुनै जमाना जस्तै म यहाँ छिद्र छिद्र जिन्दगी बाँचिरहेकी छु म यहाँ छिद्र छिद्र जिन्दगी बाँचिरहेकी छु गाउँमा मेरी आमाले लगाउने नाना जस्तै वर्तमानी लाग्दैछ कुनै जमाना जस्तै कसैको एक नजरले यति घायल बनायो कसैको एक नजरले यति घायल बनायो मुटुमै ताकेर हानिएको निशाना जस्तै वर्तमानी लाग्दैछ कुनै जमाना जस्तै तिम्रा यति झुटहरू पत्याइसकेको रहेछु तिम्रा यति झुटहरू पत्याइसकेको रहेछु अब त यथार्थ पनि लाग्छन् बहाना जस्तै वर्तमानी लाग्दैछ कुनै जमाना जस्तै अचेल यी स्कुल र क्याम्पसहरू भएका छन् अचेल यी स्कुल र क्याम्पसहरू भएका छन् बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै पढिसकिएको किताबको पाना जस्तै वर्तमानी लाग्दैछ कुनै जमाना जस्तै २०७१ साल असार १५ गते लेखिएको बाराकी विनिता कार्कीको यो गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी मनोज र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा तपाईँले पठाउनु भएको पत्र र गजलहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु। कार्यक्रमको सुरुवात गर्दैछु यो एउटा साङ्गीतिक गजलबाट। बहुत पहले से उन कदमों की आहट जान लेते हैं बहुत पहले से उन कदमों ऐ जिंदगी तुझे ऐ जिंदगी हम दूर से पहचान लेते हैं बहुत पहले से ईमान लेते हैं बहुत पहले से। फिराक अक्सर बदल कर भेस, मिलता है कोई काफिर। फिराक अक्सर बदल कर भेस, मिलता है कोई काफिर। कभी हम जान लेते हैं, कभी पहचान लेते हैं, बहुत पहले से उन कदमों की आहट जान लेते हैं। तुझे ऐ ज़िंदगी हम दूर से पहचान लेते हैं। जसरी संगीतकारलाई धुनको असर हुन्छ हुन्छ, जसरी संगीतकारलाई धुनको असर हुन्छ हुन्छ, क्रियाबाट निस्किन्छ जो नुनको असर हुन्छ हुन्छ, जुनकिरीको बत्तीबाट उज्यालो खोज्नेलाई, जुनकिरीको बत्तीबाट उज्यालो खोज्नेलाई पूर्णिमाको राति उसलाई जुनको असर हुन्छ हुन्छ, क्रियाबाट निस्किन्छ जो नुनको असर हुन्छ हुन्छ। नसम्झाऊ बैगुनीलाई के गरेथ्यौ तिमीले, नसम्झाऊ बैगुनीलाई के गरेथ्यौ तिमीले, अन्त्यसम्म तिमीले गर्दा गुणको असर हुन्छ हुन्छ, क्रियाबाट निस्किन्छ जो नुनको असर हुन्छ हुन्छ। जसरी संगीतकारलाई धुनको असर हुन्छ हुन्छ, क्रियाबाट निस्किन्छ जो नुनको असर हुन्छ हुन्छ। यो गजल सुदर्शन उप्रेती प्रिन्सले पठाउनु भएको हो, सिडनी अस्ट्रेलियाबाट। उहाँले लेख्नु भएको छ, रेगुलर श्रोता भएको नाताले यो गजल पठाएको छु। हुन त गजल नै पनि भएको छ कि छैन थाहा छैन, सिकारु नै छु, आशा छ कुनै कार्यक्रममा सुनाइदिनु हुनेछ भनेर पठाउनु भएको छ। उहाँको यो गजल बन्न सकेको छ सुदर्शनजी, र अझ मिठो गजलहरूको लागि अझ प्रयास जारी राख्नुहोला। तपाईँको गजल बनेको छ भन्दै मैले यसलाई वाचन गरेर सुनाएँ। आज बुधबारको बुलबुलमा हामीलाई प्रवासका गजल अन्तर्गत दक्षिण कोरियाका गजलकारहरूको गजल धेरै प्राप्त भएको छ। नेपाली गजलकारहरू विश्वभरि विभिन्न देशहरूमा छरिएर रहेका छन् र आजको गजल कलेक्सनमा दक्षिण कोरियाकै बढी परेको छ। अहिले मैले अब वाचन गर्ने गजल छ, भैरहवा बहुमुखी क्याम्पस स्नातकोत्तर पहिलो वर्ष लेख्नुभएको छ उहाँले। आफ्नो ठेगाना चाहिँ प्रयास भट्टराई, जो अहिले दक्षिण कोरियामा हुनुहुन्छ। उहाँको गजल यस्तो छ। कतै उड्ने चमेरा कतै चराहरू पनि छन्, कतै उड्ने चमेरा कतै चराहरू पनि छन्, यहीँ हिँड्न नसक्ने बिचरा बराहरू पनि छन्। अन्धविश्वास र रूढिवादले व्याकुल समाजमा, अन्धविश्वास र रूढिवादले व्याकुल समाजमा उखेल्न नसकिने ठूला जराहरू पनि छन्, यहीँ हिँड्न नसक्ने बिचरा बराहरू पनि छन्। फेदबाट बनाएर टुप्पोबाट चित्र कोरिन्छ, फेदबाट बनाएर टुप्पोबाट चित्र कोरिन्छ, यस्तै यस्तै अचम्मका धराहरा पनि छन्, यहीँ हिँड्न नसक्ने बिचरा बराहरू पनि छन्। मैले नदेखेका खेत गराहरू पनि छन्। डाक्टर पढाउन छोरो ज्योतिषीलाई सोधे, डाक्टर पढाउन छोरो ज्योतिषीलाई सोधे, अपरिमार्जित ढोङ्गी परम्पराहरू पनि छन्। कतै उड्ने चमेरा कतै चराहरू पनि छन्, यहीँ हिँड्न नसक्ने बिचरा बराहरू पनि छन्। भैरहवा बहुमुखी क्याम्पस स्नातकोत्तरका विद्यार्थी जो अहिले दक्षिण कोरियाबाट पठाउनु भएको छ यो गजल, प्रयास भट्टराई, उहाँको गजल मैले वाचन गरेर सुनाए। अब मसँग एउटा पत्र पनि छ र गजल पनि छ, दक्षिण कोरियाबाटै पठाउनु भएको, तर उहाँको स्थायी ठेगाना झापा रहेको छ, आचार्य मितेरी उहाँको नाम। उहाँले पठाउनु भएको रात्रिगन्थन शैलीको छोटो पत्र, गजल सँगसँगै भूमिकामा छोटो पत्रहरू लेखेर पठाउने गर्नुहोला भनेर मैले बारम्बार बुलबुल मार्फत भन्दै आइरहेको छु, र अहिले त्यो क्रम क्रमिक रूपमा बढ्दै पनि गइरहेको छ। गजल मात्रै वाचन गरेर रहँदा अलिकति नीरस जस्तो सुनिने भएको हुनाले अलिकति आफ्नो गजल बारे भूमिका अथवा आफूले गजल लेख्दै गरेको बारे भूमिका अथवा रात्रिगन्थन शैलीका केही भावनात्मक प्रसङ्गहरू एक वा दुई अनुच्छेदको पठाउनु भयो भने गजलमा अझ मिठास दिन्छ भन्ने बुलबुलको ठम्याइ छ। आचार्य मित्री लेख्नुहुन्छ, करिब पाँच महिना मात्रै भयो मैले बुलबुल सुन्न थालेको, तर यो आवाजले मोहनी लगायो भन्दा पनि हुन्छ भन्नुभएको छ। त्यसपछिका सबै नै अङ्कहरू नेपाली अडियो बुक भन्ने एप्लिकेसनबाट सुन्ने गरेको छु। गजबको कुरा त के छ भने करिब 10 वर्ष अघि भावनाको डायरी कारणवश हराएपछि ठप्पै भएको मेरो लेखनी बुलबुलले पुनः जगाउन बाध्य बनाइदिएको छ। त्यसो त समय समयमा भावनाहरू नपुरेका होइनन्, तर लेख्ने विशेष तरिकाको अभावमा लेख्नुभन्दा नलेख्नु नै जाति भनेर हजारौं विचारहरू त्यसै खेर फाले। तर जब दोलखाका शायर कुशल सुमनका गजल बुलबुलमा सुने तबबाट भने गजल लेखनी प्रयास सुरु गरे। जब बुलबुलमा गजल प्रशिक्षण कार्यक्रम प्रसारण भयो त्यसपछि भने गजल लेखनीका केही ज्ञान हासिल भयो हुनसक्छ। त्यसैले आज एउटा भावना यहाँ समक्ष पेश गर्दैछु। प्रस्तुत भावना करिब 1 महिना अघि लेखिएको मेरो पहिलो गजलको प्रयास हो भनेर लेख्नु भएको छ, र उहाँले आफ्नी श्रीमतीलाई समर्पण गरेको थिएँ भनेर पनि बताउनु भएको छ। साथमा एउटा श्रोता भएको नाताले के पनि अनुरोध गर्दछु भने यो भावनामा गजलका न्यूनतम अवयवहरू पूरा भइ नसकेको भए कार्यक्रममा स्थान नदिनुहोला भनेर लेख्नु भएको छ। आचार्य मितेरीले, उहाँको घर झापा हो र हाल दक्षिण कोरिया रहँदै आउनु भएको छ। उहाँले भावना भनेको उहाँको लेखनी यस्तो छ। सुस्तरी हाँस चाहिँ हिँड्ने तिम्रो चाल मन छुने, सुस्तरी हाँस चाहिँ हिँड्ने तिम्रो चाल मन छुने, कुदे झैं मिलेका अङ्ग प्रत्यङ्ग डाल मन छुने, मेहन्दीले सुगन्धित बासना भरेको केश राशि, मेहन्दीले सुगन्धित बासना भरेको केश राशि, नागबेली लामो सुनौलो पाराको वाल मन छुने, कुदे झैं मिलेका अङ्ग प्रत्यङ्ग डाल मन छुने, ग्रह नक्षत्र र तारादि मिलेको शुभाङ्क, ग्रह नक्षत्र र तारादि मिलेको शुभाङ्क, 32 लक्षणले तिमी जन्मेको साल मन छुने, कुदे झैं मिलेका अङ्ग प्रत्यङ्ग डाल मन छुने, गहुँ गोरो सुन्दर धपक्कै बलेको अनुहार, गहुँ गोरो सुन्दर धपक्कै बलेको अनुहार, गलाको माला ललाटमा लागेको लाल मन छुने, कुदे झैं मिलेका अङ्ग प्रत्यङ्ग डाल मन छुने। उहाँले भावना भनेर लेख्नु भए पनि यो गजल बन्न सकेको छ, र यसलाई मैले वाचन गरेर सुनाएँ। मितेरी आचार्यको गजल झापा, उहाँको घर र हाल दक्षिण कोरियाबाट पठाउनु भएको छ। अब अर्को एउटा गजल वाचन गर्दैछु मैले। यो गजल हामीलाई पठाउनु भएको छ कालीकोटी अनिसले, थाहा नगरपालिका लेख्नु भएको छ उहाँको स्थायी ठेगाना र हाल काठमाडौँ भन्नुहुन्छ। छोटो मिटरको गजल यस्तो छ। नदीका तीर अनि छालहरूमा, नदीका तीर अनि छालहरूमा हारको बिम्ब छन् पर्खालहरूमा, चिहानमा बुद्ध भेटिन्छ कि भन्दै, चिहानमा बुद्ध भेटिन्छ कि भन्दै आत्मा खोजिरहेछु कङ्कालहरूमा, हारको बिम्ब छन् पर्खालहरूमा, कसैले हेरेका छौ गरीबको झुपडी, कसैले हेरेका छौ गरीबको झुपडी, आँसु पस्केको पाउँछौ थालहरूमा, हारको बिम्ब छन् पर्खालहरूमा, पाउनुसम्म धोका पाएको छु हेर, पाउनुसम्म धोका पाएको छु हेर, अब पर्दिन प्रेमिल जालहरूमा, हारको बिम्ब छन् पर्खालहरूमा, विश्वास छ ढिलै भए पनि बन्नेछ, विश्वास छ ढिलै भए पनि बन्नेछ, संविधान आउँदा सालहरूमा, नदीका तीर अनि छालहरूमा हारको बिम्ब छन् पर्खालहरूमा। यो कालीकोटे अनिसको गजल थियो, मैले यसलाई वाचन गरेर सुनाएँ। उहाँको स्थायी ठेगाना थाहा नगरपालिका लेख्नु भएको छ, र हाल उहाँ काठमाडौँ रहँदै आउनुभएको छ। यो गजलको वाचन र तपाईँका पत्रहरूको वाचनको क्रम जारी रहन्छ। यति बेला बुलबुलमा फेरि अर्को एउटा साङ्गीतिक कोसेली। दम निकले बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले, निकलना खुद से आदम का सुनते आए हैं, लेकिन बहुत बेआब होकर तेरे कूचे से हम निकले। Thank you. मोहब्बत में नहीं है फर्क जीने और मरने का, मोहब्बत में नहीं है फर्क जीने और मरने का, उसी को देख कर जीते जिसका फिर पे दम निकले, हजारों ख्वाहिशें ऐसी के हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमान लेकिन फिर भी कम निकली। खुदा के वास्ते पर्दा नकाबे से उठा जालिम, खुदा के वास्ते पर्दा नकाबे से उठा जालिम, कहीं ऐसा ना हो या भी वही काफिर सनम निकले, कहां मैं खाने का दरवाजा गालिब और कहां वाइस, कहां मैं खाने का दरवाजा गालिब और कहां वाइस, पर इतना जानते हैं कल वो जाता था कि हम निकले, हजारों ख्वाहिश ऐसी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमान लेकिन फिर भी कम निकले। बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल लान्छु माथि सक्दिन भासमा छ यो जिन्दगी, लान्छु माथि सक्दिन भासमा छ यो जिन्दगी, हिसाब गर्दा अतीत नाशमा छ यो जिन्दगी, फलाउ तिमी सुन चाँदी उब्जाउ न हिरामोती, फलाउ तिमी सुन चाँदी उब्जाउ न हिरामोती, अपुग हुन्छ जति गर आसमा छ यो जिन्दगी, हिसाब गर्दा अतीत नाशमा छ यो जिन्दगी, हिरा फल्ने महलमा सच्चा प्रेमको नाश भए, हिरा फल्ने महलमा सच्चा प्रेमको नाश भए, हुन्छ शान्ति झुपडीकै बासमा छ यो जिन्दगी, हिसाब गर्दा अतीत नाशमा छ यो जिन्दगी, छुट्छ नाता उड्छ चोला खाली हात जाँदा तिमी, छुट्छ नाता उड्छ चोला खाली हात जाँदा तिमी, मुर्दा हेरी भन्छन् कठै लासमा छ यो जिन्दगी, लान्छु माथि सक्दिन बासमा छ यो जिन्दगी, हिसाब गर्दा अतीत नाशमा छ यो जिन्दगी। झा झापा कोरोबारी स्थायी निवास भई हाल दक्षिण कोरिया रहँदै आउनुभएका समीर कार्कीको गजल थियो यो। यसलाई वाचन गरेर सुनाएँ मैले। समीर कार्कीको गजलपछि मसँग एउटा गजल र छोटो पत्र छ। बबरमहल काठमाडौँ हाल रहँदै आउनुभएको बर्दा देवी एक भुवामाझ जयगढ अछाम स्थायी निवास हुनुभएका बाबुराम भूल सागरको गजल र पत्र। पत्र यस्तो छ, कार्यक्रम बुलबुल म सुरुदेखि नै सुन्दै आइरहेको छु तर पत्र भने पहिलो हो। बुलबुल सुन्दा म पनि गजल पठाउन उत्सुक थिएँ तर समयले साथ दिएन। गजल लेखनमा बुलबुल एउटा उत्प्रेरणा बनिरहेको छ जसले गर्दा धेरै सहकर्मीलाई सुन्न सुनाउँदा उनीहरू अहिले बुलबुल पाराखी भएको पाउँदा म खुसी मान्छु। त्यसकारण बुलबुललाई अझ बढी श्रोता भएको र अझै सुदृढ भएको हेर्न चाहन्छु। यो मेरो पहिलो पत्र हो, स्वीकार गरी वाचन गरिदिनुहोला। बाँकी नमरी बाँचे कालाले साँच्चै पक्कै फेरि भेटौँला भनेर लेख्नुभएको छ। बाबुराम भूल सागरको गजल यस्तो छ। कसैको मन रङ्गीन हुन्छ पानी परेपछि, कसैको मन रङ्गीन हुन्छ पानी परेपछि, कसैको तन मलिन हुन्छ पानी परेपछि, कोही भन्छन् असारमा मुरी रोपिन्छ रे, कोही भन्छन् असारमा मुरी रोपिन्छ रे, खेतको बाली आँगन हुन्छ पानी परेपछि, कसैको तन मलिन हुन्छ पानी परेपछि, बाढीले नि जिन्दगीको दाना पानी लगिदिँदा, बाढीले नि जिन्दगीको दाना पानी लगिदिँदा, बाको आँखा दलिन हुन्छ पानी परेपछि, कसैको तन मलिन हुन्छ पानी परेपछि, कसैको मन रङ्गीन हुन्छ पानी परेपछि। बाबुराम भूलको यो गजलको एउटा शेरमा आंशिक काफिया मात्रै थियो। उहाँले आँगन राख्नुभएको छ मलिन रङ्गीन र दलिनसँग, र पछाडिको अक्षर न मात्रै मिल्न गएको छ। त्यसकारण यसलाई मैले सुधारेर बताएँ सुधार्नुहोला भनेर। अर्को गजल फेरि मेरो हातमा छ, रूपन्देही रुद्रपुर साहित्य सङ्गमका स्मार्ट जी सन्देशको गजल। उहाँको गजल यस्तो छ, आफ्नै घरबाट पाखा पखेराबाट, आफ्नै घरबाट पाखा पखेराबाट, प्राय लुटिन्छन् अबला पँधेराबाट, छोराबाटै बुढेसकालमा बा आमा, छोराबाटै बुढेसकालमा बा आमा, विस्थापित हुन्छन् थोत्रा कटेराबाट, प्राय लुटिन्छन् अबला पँधेराबाट, कसिएछ डोरी चुट्दैन केही गरी, कसिएछ डोरी चुट्दैन केही गरी, कसरी उम्किन्छौ प्रेमको घेराबाट, प्राय लुटिन्छन् अबला पँधेराबाट, तिमी सधैँ निस्किन्छौ लुखुर लुखुर, तिमी सधैँ निस्किन्छौ लुखुर लुखुर, जब निस्किन्छन् उनी डेराबाट, प्राय लुटिन्छन् अबला पँधेराबाट, मेरी आमा मेरा लागि भगवान हुन्, मेरी आमा मेरा लागि भगवान हुन्, बचाउँछिन् मलाई हर अप्ठ्याराबाट, प्राय लुटिन्छन् अबला पँधेराबाट, हँसाए पनि रुवाए पनि मलाई, हँसाए पनि रुवाए पनि मलाई, म आजित हुन्न एउटा चेहराबाट, आफ्नै घरबाट पाखा पखेराबाट, प्राय लुटिन्छन् अबला पँधेराबाट। रुद्रपुर हरैया स्थायी निवास हुनुभएका स्मार्टजी सन्देशको गजल थियो यो। यसलाई मैले वाचन गरेर सुनाएँ। अब अर्को एउटा गजल, नवलपरासी रामनगर एक स्थायी निवास भई हाल अस्ट्रेलिया रहँदै आउनुभएका तिलक भट्टराई अन्जानको गजल छ। उहाँको गजल यस्तो छ, चल्दैथ्यो बतास उडाउँछु भनेर, चल्दैथ्यो बतास उडाउँछु भनेर, आउँदैथ्यो पानी बगाउँछु भनेर, भौतारिँदै थिएँ शीतल खोज्दै, भौतारिँदै थिएँ शीतल खोज्दै, पछ्याउँदै थियो घाम जलाउँछु भनेर, आउँदै थियो पानी बगाउँछु भनेर, नजानिदो गरी डस्दै थियो जुन, नजानिदो गरी डस्दै थियो जुन, मैतिर शीत खसाउँछु भनेर, आउँदै थियो पानी बगाउँछु भनेर, आफन्तको एक हुल अगाडि बढ्यो, आफन्तको एक हुल अगाडि बढ्यो, यही मौका छोपी फसाउँछु भनेर, आउँदै थियो पानी बगाउँछु भनेर, जलवायु सूर्यलाई चुनौती दिँदै, जलवायु सूर्यलाई चुनौती दिँदै, आउनुभयो आमा बचाउँछु भनेर, चल्दै थियो बतास उडाउँछु भनेर, आउँदै थियो पानी बगाउँछु भनेर। तिलक भट्टराई अन्जानको गजल थियो यो। नवलपरासी उहाँको स्थायी निवास हाल अस्ट्रेलिया रहँदै आउनुभएको छ। अब मैले वाचन गरेर सुनाउने गजल दोलखा चरीकोटकी रञ्जना नेउपानेको छ। लेख्नुहुन्छ, आँसुको थोपा आज पाएँ मैले, आँसुका थोपा आज पाएँ मैले, वेदनाका पोकाहरू समाएँ मैले, गल्लीहरू चहार्दै चहार्दै हिँड्दा, गल्लीहरू चहार्दै चहार्दै हिँड्दा, खुसी भई त्यसैमा रमाएँ मैले, वेदनाका पोकाहरू समाएँ मैले, कहाँ गए साथी सङ्गिनी मेरा, कहाँ गए साथी सङ्गिनी मेरा, थाहा छैन सबै गुमाएँ मैले, वेदनाका पोकाहरू समाएँ मैले, हुन्न परिवर्तन जे भए पनि, हुन्न परिवर्तन जे भए पनि, यही बात मनमा जमाएँ मैले, आँसुका थोपा आज पाएँ मैले, वेदनाका पोकाहरू समाएँ मैले। यो गजल रञ्जना न्यौपानेको थियो, चरीकोट दोलखाबाट पठाइएको गजल थियो। अर्को एउटा गजल छ मसँग, ईश्वर च्याङबाले पठाउनु भएको, सुनसरी धरान उहाँको स्थायी निवास, हाल युएई दुबईमा रहँदै आउनुभएको छ। उहाँले भन्नुभएको छ, धेरै पटक गजल पठाएँ प्रसारण भएन, बुलबुल सुनेकै भरमा गजल लेख्ने मेरो प्रयास हो, प्रसारण गर्न मिल्ने छ भने गरिदिनु होला भनेर लेख्नुभएको छ। योभन्दा अगाडि पठाएको मलाई त्यति याद गर्न सकिनँ मैले ईश्वरजी, तपाईँको आजको गजल म तपाईँको प्रोत्साहनको लागि वाचन गर्दैछु, र प्रोत्साहन मात्रै होइन तपाईँको गजल सिद्धान्तकै आधारमा पनि ठिक गजल छ, र यसलाई म वाचन गर्दैछु। ईश्वर च्याङबाको गजल यस्तो छ। धेरै रोएँ आफ्नो देशलाई सम्झेर रोएँ, धेरै रोएँ आफ्नो देशलाई सम्झेर रोएँ, दौरा सुरुवाल भेषलाई सम्झेर रोएँ, बोली वचन मिठो मेरी मायालुको हजुर, बोली वचन मिठो मेरी मायालुको हजुर, बानकी जिउडाल केसलाई सम्झेर रोएँ, दौरा सुरुवाल भेषलाई सम्झेर रोएँ, राहदानी बेचेर जवानी बेचेर आएँ, राहदानी बेचेर जवानी बेचेर आएँ, पराई हुँदाको ठेसलाई सम्झेर रोएँ, दौरा सुरुवाल भेषलाई सम्झेर रोएँ, चरेस खानु हरेस नखानु अरे साथी, चरेस खानु हरेस नखानु अरे साथी, खानु नपाउँदा चरेसलाई सम्झेर रोएँ, धेरै रोएँ आफ्नो देशलाई सम्झेर रोएँ, दौरा सुरुवाल भेषलाई सम्झेर रोएँ। धरान सुनसरीका ईश्वर च्याङबाको गजल थियो यो, जो हाल युएईको दुबईको युएईमा रहँदै आउनुभएको छ। यो गजल वाचनपछि अब फेरि अर्को एउटा साङ्गीतिक गजलको पालो भएको छ। चारैतिर डाँडा काँडा बीचमा मेरो गाउँ थियो, चारैतिर डाँडा काँडा बीचमा मेरो गाउँ थियो, परिचय माग्यौ तिमी सहयोगी मेरो नाउँ थियो, प्रेमको तिमी प्यासी बनेर पठाएको एउटा पत्र, प्रेमको तिमी प्यासी बनेर पठाएको एउटा पत्र, चारैतिर सजाएकी बीचमा खाली ठाउँ थियो, परिचय माग्यौ तिमी मेरो सहयोगी नाउँ थियो, तिम्रो परिचय बिना म दोधारमा परेकी छु भन्दै, तिम्रो परिचय बिना म दोधारमा परेकी छु भन्दै, यथासक्दो पात्रभित्र तिम्रो परिचय पाउँ थियो, परिचय माग्यौ तिमी सहयोगी मेरो नाउँ थियो, लेखेका शब्दहरू किन त्यति धेरै मजबुत थिए, लेखेका शब्दहरू किन त्यति धेरै मजबुत थिए, तिम्रो मेरो दिल खाली माया प्रेम लाउँ थियो, परिचय माग्यौ तिमी सहयोगी मेरो नाउँ थियो, कति अब तडफी बसौँ एक्ला एक्लै यो जीवनमा, कति अब तडफी बसौँ एक्ला एक्लै यो जीवनमा, नयाँ जीवन सुरुतिर अब त्यतै जाउँ थियो, चारैतिर डाँडा काँडा बीचमा मेरो गाउँ थियो, परिचय माग्यौ तिमी सहयोगी मेरो नाउँ थियो। यो गजल टुकनाथ सहयोगीको थियो, बलेबा बागलुङबाट पठाउनु भएको। अब यसपछि मैले वाचन गर्ने गजल र पत्र छ खगेन्द्र बोराको, कञ्चनपुर कृष्णपुर चार उहाँको स्थायी निवास, हाल दोहा कतार रहँदै आउनुभएको छ। उहाँको रात्रिगन्थन शैलीको पत्र यस्तो छ। विधिको विधानलाई हामीले आफ्नो हातले मेट्न खोज्नु लाग्छ आकाशको तारा धरतीमा ल्याउनु जस्तै हो, तर पनि मान्छेको मन न हो, यति चाँडै कसरी मान्छ र जीवनमा अकस्मात आउने परिवर्तनको सामना गर्न निकै गाह्रो पर्छ। सायद त्यसैले पनि होला तिमीलाई भुल्ने मेरा हर प्रयास विफल भएका छन्। जिन्दगी कैयौं वसन्त पार गरिसक्दासम्म भेट्ने र छुट्टिने कुरा नौलो होइन, तर तिमीसँगको भेटलाई कुन कारणले मैले यति गहिरो रूपमा लिएँ पत्तो नै भएन। अलि मनमा डर, अलि मनमा उमङ्ग सायद मायाको पहिलो असर हुनुपर्छ। यस्तै मिठो पीडासँगै हातीमालो गर्दै तिमीसँग वर्षौं बित्यो, बिस्तारै केही रंगीन सपना सजाउने काम भयो मबाट, तिमीबाट अझै भनौँ हामीबाटै। देखेका सबै सपना साकार हुँदैनन् भन्ने कुरा फेरि एकपटक साबित गरेको छ समयले मेरो जिन्दगीबाट। सुखपछि दुःख, आँसुपछि आँसु, यी पर्यायवाची शब्दहरूको अर्थ स्पष्ट हुने गरी छर्लङ्ग पारेको छ समयले मेरो अगाडि उभिएर। त्यसैले समयकै नजरबाट हेर्दा तिमी बदलियौ वा समयले तिमीलाई बदलिन बाध्य बनायो, हामी छुटिनु समयको माग थियो कि तिम्रो। यस्तै यावत कुराहरूले मलाई अन्यलको भुमरीभित्र तानिरहेको हुन्छ हरेक पल हरेक घडी। खगेन्द्र बोरा अगाडि लेख्नुहुन्छ, तिमीसँग छुट्टिनुलाई मैले कुनै नराम्रो रूपमा लिन हुन सक्छ, यो नै समयको माग थियो, तर यसको मतलब यो होइन कि मेरो मन रोएन, मलाई कुनै पीडा नै भएन, अनि मैले कहिले तिमीलाई माया नै गरिनँ। जसरी केटाकेटीलाई इतिहास पढाइन्छ ताकि पछि गएर उनीहरूले कुनै राम्रो काम गरून्, ठूले मान्छे बनून्, त्यसरी नै मैले पनि धेरै कुराले सिक्ने प्रयास गरिरहेको छु आफ्नै विगतबाट अनि आफ्नै वास्तविकताबाट। अहिले सम्झन्छु कुनै दिन भनेका थिए मेरा आफन्तले, बाबु मायाले खान दिँदैन, लाउन दिँदैन, बस्न दिँदैन। हो म मान्छु यी कुराहरू, तर पनि मेरो मान्नु छ मायाले बाँच्न सिकाउँछ, जिउन सिकाउँछ, अझै भनौँ आफूलाई नै परिचय गराउँछ आफूबाट, यदि सही रूपमा यसलाई लिने हो भने। कञ्चनपुर कृष्णपुर चार स्थायी निवास भई हाल दुहा कतार रहँदै आउनुभएका खगेन्द्र बोहराको रात्रिगन्थन शैलीको पत्र थियो यो। यो सँगै उहाँले एउटा गजल लेख्नु भएको छ, गजल यस्तो छ। प्यार बहुत गरे कि हौ सुरु सुरुमा, प्यार बहुत गरे कि हौ सुरु सुरुमा, शत प्रतिशत गरे कि हौ सुरु सुरुमा, आफूलाई मुना मलाई मदन बनाउने, आफूलाई मुना मलाई मदन बनाउने प्रयास अद्भुत गरे कि हौ सुरु सुरुमा, शत प्रतिशत गरे कि हौ सुरु सुरुमा, भगवान छन् ढुङ्गा पनि बोल्छ, भगवान छन् ढुङ्गा पनि बोल्छ, मायाले साबित गरे कि हौ सुरु सुरुमा, शत प्रतिशत गरे कि हौ सुरु सुरुमा, यस्तै लाग्थ्यो मेरो खुसीको लागि, यस्तै लाग्थ्यो मेरो खुसीको लागि, पूजा व्रत गरे कि हौ सुरु सुरुमा, शत प्रतिशत गरे कि हौ सुरु सुरुमा, आज कसरी भत्काउन सक्यौ घर, आज कसरी भत्काउन सक्यौ घर, जसलाई लिपपोत गरे कि हौ सुरु सुरुमा, प्यार बहुत गरे कि हौ सुरु सुरुमा, शत प्रतिशत गरे कि हौ सुरु सुरुमा। कृष्णपुर चार कञ्चनपुर स्थायी निवास भई हाल दोहा कतार रहँदै आउनुभएका खगेन्द्र बोहराको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। अब मैले वाचन गर्ने गजल खगेनकोट नौ मङ्सिरी जाजरकोट स्थायी निवास भई हाल महेन्द्ररत्न क्याम्पस ताहचल काठमाडौँ बीएड दोस्रो वर्ष अध्ययनरत टीकाराम सिंहको गजल छ। उहाँको गजलले यस्तो भन्छ, सक्सेस भने दिलले दिल तोडेर देखा, सक्सेस भने दिलले दिल तोडेर देखा, होइन भने यी सब हरकत छोडेर देखा, धेरै निदाइस महलमा अब मात्र एक रात, धेरै निदाइस महलमा अब मात्र एक रात, कस्तो हुन्छ खुल्ला आकाश ओढेर देखा, होइन भने यी सब हरकत छोडेर देखा, भोलि फक्रिएको फूल टिप्नु छ भने, भोलि फक्रिएको फूल टिप्नु छ भने, जा आज ऊ त्यो बगैँचा गोडेर देखा, होइन भने यी सब हरकत छोडेर देखा, विज्ञान तँलाई चमत्कारी अनि मान्नेछु, विज्ञान तँलाई चमत्कारी अनि मान्नेछु, पहिले मेरो टुक्रिएको मन जोडेर देखा, होइन भने यी सब हरकत छोडेर देखा, बाबु आफूलाई खुब बलवान ठान्छस् भने, बाबु आफूलाई खुब बलवान ठान्छस् भने, जा देशको निम्ति पत्थर फोडेर देखा, सक्सेस भने दिलले दिल तोडेर देखा, होइन भने यी सब हरकत छोडेर देखा। टीकाराम सिंहको गजल यो, खगेनकोट नौ मङ्सिरी जाजरकोट उहाँको स्थायी निवास, हाल महेन्द्ररत्न ताचल क्याम्पसमा अध्ययनरत हुनुहुन्छ। उहाँको गजलपछि अर्को एउटा गजल लेख्नुभएको छ छालिङ तीन भक्तपुरका हरि थापाले, जो हाल अमेरिकाको बोस्टनमा रहँदै आउनुभएको छ। लेख्नुहुन्छ, दुई तीन हप्ता अगाडि एउटा गजल पठाएको थिएँ, यो दोस्रो हो, कृति फन्डमा पठाएको छु, आशा छ डाउनलोड गर्न समस्या नपर्ला, यदि परिहाल्यो भने कार्यक्रम मार्फत जानकारी पाऊँ भन्दै उहाँले पठाउनु भएको छ। कृपया अट्याचमेन्ट गरेर भन्दा तपाईँले युनिकोडमा इमेलमै पठाइदिनु भयो भने, अट्याचमेन्ट नराखिकन पठाउनु भयो भने हामीलाई अझै सजिलो पर्छ। मैले यो जानकारी गराएँ हरि थापाजी। तपाईँको गजल यस्तो छ। लिनौ त मेरो हातमा गुलाबको फुल थियो, लिनौ त मेरो हातमा गुलाबको फुल थियो, त्यसलाई छाडी जानु तिम्रो ठुलो भूल थियो। केही थियो भने प्यारो मेरो यो मुटुको माझ, केही थियो भने प्यारो यो मेरो मुटुको माझ, तिम्रो नाम कोरिएको सप्तरङ्गी तुल थियो, त्यसलाई छाडी जानु तिम्रो ठुलो भूल थियो। रानो सम्झी आफूलाई बथानको भित्र घुस्यौ, रानो सम्झी आफूलाई बथानको भित्र घुस्यौ, त्यो त तिम्रो बैंस चुस्ने भमराको हुल थियो, त्यसलाई छाडी जानु तिम्रो ठुलो भूल थियो। तिम्रो मेरो विवाहको सुहागरात मनाउनलाई, तिम्रो मेरो विवाहको सुहागरात मनाउनलाई मेरो मनको पलङमाथि टाँगिएको झुल थियो, त्यसलाई छाडी जानु तिम्रो ठुलो भूल थियो। किन हाम फाल्नु पर्थ्यो उर्लदो त्यो खहरेमा, किन हाम फाल्नु पर्थ्यो उर्लदो त्यो खहरेमा, मुटु माझ यो हरिको तिमलाई तार्ने पुल थियो। लिनौ त मेरो हातमा गुलाबको फूल थियो, त्यसलाई छाडी जानु तिम्रो ठुलो भूल थियो। यो गजल भक्तपुर छालिङ तीन स्थायी निवास भए हाल अमेरिकाको बोस्टन रहँदै आउनुभएका हरि थापाको थियो। अब आजको बुलबुलको अझै एउटा गजल वाचन बाँकी छ, म वाचन गर्दैछु। ढोरफिर्ती चार छाब्दी देउराली तनहु स्थायी निवास भए हाल युएईको आबुधाबी रहँदै आउनुभएका दुर्लभ थापाको गजल। प्रवासमा कस्तो हुन्छ भन्ने अनुभव बताउँछ यो गजलले, लेख्नुहुन्छ। गजल यस्तो छ। प्रवासमा दुःख बढी दाम हुँदैन, प्रवासमा दुःख बढी दाम हुँदैन, वनवास जाँदैमा कोही राम हुँदैन। ठान्छ होला विदेशमा पैसा फल्छ, ठान्छ होला विदेशमा पैसा फल्छ, बुझेर आऊ सजिलो काम हुँदैन। वनवास जाँदैमा कोही राम हुँदैन। प्रचण्ड गर्मी तातो हावा र एसी, प्रचण्ड गर्मी तातो हावा र एसी, सधैँभरि एउटै याम हुँदैन। वनवास जाँदैमा कोही राम हुँदैन। श्रमको मूल्याङ्कन त परै जाओस्, श्रमको मूल्याङ्कन त परै जाओस्, आकाशको तारा झार नाम हुँदैन। वनवास जाँदैमा कोही राम हुँदैन। घोडा चढे भन्दैमा धुरी चढ्यो भने, घोडा चढे भन्दैमा धुरी चढ्यो भने, साउको ब्याज त कुन्नी साम हुँदैन। प्रवासमा दुःख बढी दाम हुँदैन, वनवास जाँदैमा कोही राम हुँदैन। छाब्दी देउराली ढोरफिर्दी चार तनहु स्थायी निवास भई हाल युएईको अबुधाबी रहँदै आउनुभएका दुर्लभ थापाको यो गजल वाचनपछि अब बुलबुलमा फेरि एउटा साङ्गीतिक गजल। उसकी बातें बहार की बातें, उसकी बातें बहार की बातें, वादिये नाल जार की बातें, उसकी बातें बहार की बातें। शेख जी मैं कदा है काबा नहीं, शेख जी मैं कदा है काबा नहीं, या तो होंगी खुमार की बातें, या तो होंगी खुमार की बातें। ये कफस और तेरा ख्याल हसीन, ये कफस और तेरा ख्याल हसीन, उस पे हर सो बहार की बातें, उस पे हर सो बहार की बातें, वादिये लाल जार की बातें, उसकी बातें बहार की बातें। हवस् त यिनै सांगीतिक गजलहरू तपाईँले पठाउनुभएका पत्र तथा गजलहरूको वाचन सँगसँगै अब आजको लागि हामी बुलबुलबाट विदा माग्दैछौं। शनिबारको बुलबुलमा फेरि हाम्रो भेटघाट हुनेछ। तबसम्मलाई हामीलाई पत्राचार गर्न कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र इमेल गर्न चाहनुहुन्छ भने bulbul@unn.com.np मा इमेल गर्न सक्नुहुन्छ। शनिबारसम्मका लागि उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तुता अच्युत घिमिरी बुलबुल विदा हुँदैछौं। जाँदा जाँदै दक्षिण कोरिया हाल रहँदै आउनुभएको पान्थर यासक चारका पूर्वेली गाउँलेको गजल वाचन गर्दै शुभरात्रि भन्छौं। जब हाम्रा सपनाहरू अधुरा हुन्छन्, जब हाम्रा सपनाहरू अधुरा हुन्छन् अनि सबै दोषी चाहिँ पुरपुरा हुन्छन्, प्रविधिले विश्वलाई कर्लप्पै निल्दा, प्रविधिले विश्वलाई कर्लप्पै निल्दा, काम नै नलाग्ने आफ्ना पाखुरा हुन्छन् अनि सबै दोषी चाहिँ पुरपुरा हुन्छन्, बा लडाईँमा बितेर आमा बरालेपछि, बा लडाईँमा बितेर आमा बरालेपछि, अबोत्ती बालबच्चा टुहुरा हुन्छन् अनि सबै दोषी चाहिँ पुरपुरा हुन्छन्, बेरोजगार समस्या थुप्रिएपछि, बेरोजगार समस्या थुप्रिएपछि, लुटी खान हात हातमा छुरा हुन्छन् अनि सबै दोषी चाहिँ पुरपुरा हुन्छन्, किनिने त्यो कानूनको विरोध गर्ने, किनिने त्यो कानूनको विरोध गर्ने, पूर्वेलीसँग सधैँ खर्रो कुरा हुन्छन्, जब हाम्रा सपनाहरू अधुरा हुन्छन् अनि सबै दोषी चाहिँ पुरपुरा हुन्छन्। बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल बुल।